सुमधुर लोक भाकाको बहार, यो हो कार्यक्रम लोक झंकार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण 104.5 MHz। सुन्न नभुल्नुहोला कार्यक्रम लोक झंकार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लोक झंकार। हार्दिक स्वागत छ कार्यक्रम लोक झंकारमा। प्रविधि मित्र राजसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि हो कार्यक्रम लोक झंकार। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम लोक झंकारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्र सँग कुराकानी गर्छौँ अनि कहिले लोकसङ्गीत सङ्गीतको जानकारी दिन्छौँ भने आज के हो सोमबारी व्यवसायमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र तपाईँलाई त्यो भाकाहरू सुनाएर थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु। रामजी खान अनि कृष्णा गुरुङको अरूलाई के हुन्छ थाहा छैन, तिमी र म भए प्यार हुन्छ, अबको क्रममा तपाईँको लागि छोरेर लै हाले हाय मसु मसु हाँसेर जानीले दिल छोरेर लै हाले मान्छे त मोरी राम्रै हो बोलाउँदा न बोली गए हाले एक एक जोडे दुई हुन्छ दुई दुई जोडे चार हुन्छ के हेरेको किन हो तारले हो कि शर्मैले तिमीमै अल्छो दिल मेरो पार्यो कि कुन्नी कर्मैले एक एक जोडे दुई हुन्छ दुई दुई जोडे चार हुन्छ के हुन्छ थाहा छैन तिमी र म भए प्यार हुन्छ रामजी खाँड अनि कृष्णा गुरुङको सुमधुर आवाजमा सजिएको यो मिठो भाका हामीले सुनिसकेका छौँ। तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz कार्यक्रम लोकझङ्कारको बसाइ सुनिरहनु भएको छ र आजको यो सोमबारी बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ र यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु। अर्को एउटा भाकाबाट भाका रहेको छ सन्दीप नेउपाने र पूर्णकला विशीको सुमधुर आवाजमा सजिएको भाका पुलिसवाला। यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि फेरि उपस्थित हुने नै छ। रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम लोक झङ्कार सँगै रहनुहोला। दिल मेरो चोरी लागे गाउँकी नानीले गाउँकी नानी गाउँकी नानी है दिल मेरो चोरी लागे गाउँकी नानीले दिनमा भोक लाउँछ न रात पनि दिलाउँछ भैरानै पारी कसम मेरी सानीले भैरानै पारी कसम मेरी सानीले हैरानै पारी कसम मेरी सानीले जवानीको खेल हाँसो कतै आँसु भेल जवानीको खेल हाँसो कतै आँसु भेल जवानीको खेल